मेरो मन दी सके तिमीलाई मेरो मन मेरो मन दी सके तिमीलाई तिम्रो आँखामा झुले तिम्रो बोलीमा भुले आफ्नो बनाई सके तिमीलाई तिम्रो आँखामा झुले तिम्रो बोलीमा भुले आफ्नो बनाई सके तिमीलाई तिम्रो नै आँसु हाँसी खुसी तिमी सँगै लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी कहानी हाँसी खुसी तिमी सँगै लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी कहानी सके तिमीलाई।